नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा रोजाइमा लोक भाकाको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधोरी भाकाहरू प्रस्तुत गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार अपरान्ह 4 बजेको अर्पण खबर पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। र तपाईँलाई सुन्न मन लागेको छ कुनै लोकदोहोरी भाका भनेदेखि हामीलाई फोन गर्नुहोला यो समयमा 0556 63 332। यो बाटो तपाईँको लागि खुल्लै छ, पक्कै पनि तपाईँको रोजाइमा रहेको भाका हामी तपाईँको लागि राख्ने नै छौँ। र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट हो कि जस्तो लाग्यो? राधा हो नि। राधा, हजुर, कहाँबाट कहाँबाट भन्नुहोस् त? ओहो, हाम्रो राधाजीले हामीलाई निकै नै मजासँग माया मार्नु भयो, त्यही भएर मैले त बिर्सेछु। ओहो, आज पहिलो पटक फोन गर्नुभयो, धेरै समय पछाडि खुसी लाग्यो। अनि के छ तपाईँको हाल खबर? भने पछाडि अहिले काठमाडौँमा हुनुहुन्छ, त्यतै बस्नुहुन्छ? ल ठिक छ, राम्रोसँग बस्नुहोस्, आफ्नो ख्याल गर्नुहोस्, अनि हामीलाई पनि नबिर्सिनुहोस्, सम्झिँदै गर्नुहोस् है। कुन भाका सुन्न मन लाग्यो आज राधाजीलाई? कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ राधाजी, छुटौँ, नमस्कार। जागिर खाने लडाई मात्र हो, ओ सानो मसँग त केही छैन सम्पत्ति, भएको एउटा बढाई मात्र हो। कमाउँछु जमाउँछु, ओ सानो पढेकै छु केही मेसो समाउँछु, जागिर खाने लडाई मात्र हो। ओ सानो मसँग त केही छैन सम्पत्ति, भएको एउटा पढाइ मात्र हो। ओ सानो मसँग त केही छैन सम्पत्ति, भएको एउटा पढाइ मात्र हो। केही पनि नहुँदा बेगर्दिन दुःख माने बाले, निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लोक भाकाको यो बसाई सुन्दै हुनुहुन्छ, तपाईँलाई पनि सुन्न मन लागेको छ होला यस्तै लोकधोरी भाका। यदि छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नु 0555 63 332। तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि तपाईँको लागि राख्ने नै छौँ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? भने पछाडि एक्जाम दिएर बस्नु भएको छ। ल, राम्रो रिजल्ट आओस् तपाईँलाई अग्रिम रूपमा शुभकामना छ हाम्रो। अनि कुन भाका सुन्न मन लाग्यो आज यहाँलाई? कुन भाका सुन्न चाहनुहुन्छ? कसलाई सुनाउनुहुन्छ विशेष गरी त्यो भाका? एकजनालाई मात्रै सम्झिनुहोस्। रेडियो अर्पणमा फोन गर्नु भएको छ है? हजुर, हुन्छ, छुटौ, नमस्कार। अब मलाई रुनु पर्ने छ रे, सायद मैले तिम्रो साथ पाउँदिन, फलोस फुलो सानोको जिन्दगी, अर्कैसँग गए पनि थोरै माया गरे, बन्नु साधै समाजको प्यारो सप्यारो, रसी फलमा लेखेको छ अब मलाई रुनु पर्ने छ रे, सायद मैले तिम्रो साथ पाउँदिन, फलोस फुलो सानोको जिन्दगी, अर्कैसँग गए पनि थोरै माया गरे, अर्कैसँग गए पनि थोरै माया गरे। दिवाकरजीको रोजाइमा रहेको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लोक भाकाको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ, तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz र तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै लोकदोरी भाका भनेदेखि फोन गर्नुहोला 0555 63 332। यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला को साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो, नमस्ते दिदी। हजुर, नमस्कार, ल ठिक छ, अनि आज कुन भाका सुन्न मन लाग्यो? प्राविधिक दादालाई भनेको छु। कसलाई सुनाउनुहुन्छ विशेष गरी? विशेष गरी मेरो अमिषा तामाङलाई सुनाउन चाहन्छु। हुन्छ, छुटौ है। नमस्कार। पानी पर्यो झन्डै शरीर भिजो, रोदी घर यादेर किन आइनौ हिजो, ए झम झम तर्कियो पानी, जोगायो छाताले छेकेर, रोदीमा मैया पनि थिइन, रोदी कि मैयालाई देखेर, रोदीमा मैया पनि थिइन, रोदी कि मैयालाई देखेर, स्वर पनि पहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर, स्वर पनि पहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर। परेसी घरै बस्न मन लाग्दैन सानी, ए झम झम तर्कियो पानी, जोगायो छाताले छेकेर, रोदीमा मैया पनि थिइन, रोदी कि मैयालाई देखेर, रोदीमा मैया पनि थिइन, रोदी कि मैयालाई देखेर, स्वर पनि पहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर, स्वर पनि पहिलेकै जस्तो लैजाऊ कि दिलमा नाम लेखेर। गाउँ घर समाजको दर्पण, एकैछिन दिनको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ, सुन्न मन लागेको छ कुनै लोकदोहोरी भाका भनेदेखि फोन गर्नुहोला 056-5-63-332। यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? सबिन लामा भण्डाराबाट। अनि के गर्नुहुन्छ सबिनजीले? के गर्नुहुन्छ तपाईँ? ल ठिक छ, कुन भाका सुन्न मन लाग्यो आज? कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ, रेडियो सुन्दै गर्नुहोस् है त। ल नमस्कार। तिम्रै नाममा चल्छ यो ढुकुढुकी हे सानो बगछरामा, यो छाती चर्काउन कुन कसम खाउँ तिम्रो मन फर्काउन, हे सानो पत्याउ अब त। तिम्रै नाममा चल्छ यो ढुकुढुकी हे सानो तिम्रै नाममा चल्छ यो ढुकढुकी हे सानो बगसरगत। नाममा चल्छ यो ढुकढुकी निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। रोजाइमा लोक भाकाको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र तपाईँलाई सुन्न मन लागेको छ यो समयमा कुनै लोकदोहोरी भाका भनेदेखि फोन गर्नुहोला 056-5-63-332। यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? चण्डी भन्ज्याङबाट। यहाँको शुभ नाम? हजुर, एलिसा गिरी। के छ एलिसाजी, हालखबर के गर्नुहुन्छ? अनि कुन भाका सुन्न मन लाग्यो आज? कसलाई सुनाउनुहुन्छ विशेष गरी? हुन्छ, सुन्दै गर्नुहोस् है। ल नमस्कार। जस पानी हरायो फुलको लहर पायाले भयो, फुल फुलेर पायाले भयो, आधी जोवन हस्केलमै गयो, आधी जोवन मायालाई भयो। जस पानी हरायो जुस पानी हरायो, फूल फूलेर पायाले भयो, फूल फूलेर पायाले भयो, आधी खेलमै गयो आधी जो वन मायालाई भयो फुल फुलेर पायालाई भयो आधी जो वन हस खेलमै गयो आधी जो वन मायालाई भयो पहिले भयो रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ रुजाइमा लोक भाकाको व्यवसायी सँगै हुनुहुन्छ तपाईँ र तपाईँको रुजाइमा रहेका भाकाहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ र म भने कार्यक्रमबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले रुजाइमा लोक भाकाको आजको व्यवसायीलाई सुनेर बसिदिनु भयो तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने आउन प्रयास गर्नुहुने तपाईँप्रति आभारी छु र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै रुजाइमा लोक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार खेलमै गयो आधी जो वन मायालाई भयो थाले सिखन किन चञ्चल चञ्चल भइहाल्छ मन किन फुल फुलेर पायालै भयो फुल फुलेर पायालै भयो आधी जो वन हस खेलमै गयो आधी जो वन मायालाई भयो फुल फुल रेडियो अर्पण 104.5 मेगा